Bismillahirrahmanirrahim. Nahmeduhu ve nusalli ve nusallim ala Resulü'nün kerimine amma ba'd. Derste şuru olmaya çapaydı o. Pişli defa yazdığı sevar ayetlerin ka muhtasar cevap. Ek sevar değilse ki, eğer adamı do rakat nakıl pöre, o üzüme kayı sari niyetin kere, bilgisinin kankar. Yani ziyada fayda hasil kınna çare, to aya yi ठीक है या नहीं? इसका जवाब यह है कि ये ठीक है, ऐसा कर सकता है, लेकिन ऐसा नहीं कर सकता कि फर्ज नमाज़ और उसमें सुन्नत की नियत भी साथ साथ करें, या फर्ज के साथ वाजिब भी करें, या दो फर्ज भी करें, इस तरह तो नहीं कर सकता। हाँ, अगर वो दो रकात नफल पड़ रहा है तो उसमें हाजत की भी उसने नियत की, इस्तखारे की भी की, तहियत मस्जिद की भी की, वजू की भी की, तौबा की भी की, शुक्राने की नमाज की भी की, तो इन सब का उसको सवाब मिल जाता है। ये मसलवार शामी वगैरह में दूसरा सवाल यह था कि अगर आयत सदर पढ़ी जाए और वो स्पीकर में पढ़ी जाए तो उसका क्या हुक्म है? ऐसे सूरत में मुनासिब तो ये होता है कि अगर दूसरे लोग घरों में बैठकर कुरान की तिलावत सुन रहे हैं और वो ज़्यादा पढ़े लिखे नहीं हैं, अगर उनको पता नहीं चलेगा कि ये आयत सजदा है तो ज़्यादा जो सजदा भी नहीं करेंगे, तिलावत का सजदा वो नहीं करेंगे, तो ये मुनासिब नहीं है। लेकिन अगर किसी ने इस तरह पढ़ दिया तो फिर उनको बतलाना भी चाहिए कि भाई आज की नमाज में खुला आयत जो थी वो सजदे की पढ़ी गई थी, तो जिन लोगों ने घर में सुना है वो सजदे की सजदे तिलावत भी फिर बाद में अदा कर लेना। ये इसको बतलाना ज़रूरी है, वरना हो सकता है कि पढ़ने वाले भी इसका मुझे बन जाए, सुनने वाले को तो पता भी नहीं चलेगा। ये दो मसले थे जो पिछले इब्राहिम और जब इब्राहिम अलैहिस्सलाम का इम्तिहान दिया उनके रब ने चंद कलिमात के साथ, फ़अतम्महुन ने बस उन्होंने उन कलिमात को पूरा किया। قال إني جعلك للناس إماما, अल्लाह ने फरमाया कि मैं आपको लोगों के लिए इमाम बनाने वाला हूँ। قال ومن ذريتي, उन्होंने कहा कि मेरे ख़ानदान में से भी। قال لا ينال عهد الظالمين, अल्लाह ने फरमाया कि मेरा ये वादा ज़ालिमों को शामिल नहीं है। उम्मीद है कि अब इस आयत के तर्जुमा तो तकरीबन याद हो ही गया होगा, इंशाअल्लाह आगे दो दर्स इस पर और होंगे, फिर उसके बाद आगे बढ़ेंगे इंशाअल्लाह। इसके बारे में जैसे हाफिज़ इब्न कसीर रहमतुल्लाह के हवाले से बताया था कि इससे इब्न अब्बास रज़ियल्लाहु अन्हु की रिवायत के मुताबिक वो 30 सिफात हैं जिनमें हज़रत इब्राहिम अलैहिस्सलाम का इम्तिहान लिया गया था, और उन 30 सिफात में से अक्सर का बयान हो चुका है, अब तकरीबन सिर्फ दो सिफतें बाकी हैं। इनमें से एक के बारे में इंशाअल्लाह आज, और उसके एक के बारे में इंशाअल्लाह अगले दर्स में मुख्तसर बात होगी। अल्लाह हमें इख़लास से कहने सुनने और अमल करने की तौफीक अता फरमाए। सूरह अहज़ाब की उस आयत में एक लफ्ज़ है, वल हाफ़िज़ीना फ़ुरूजहुम मन हाफ़िज़ात, अपनी शर्मगाहों की हिफाजत करने वाले मर्द और शर्मगाहों की हिफाजत करने वाली औरतें। ये अहले ईमान की एक सिफत है जो कुरान ने बयान की है कि ये मुसलमान में होनी चाहिए। हज़रत इब्राहिम अलैहिस्सलाम के इस सिफत में भी इम्तिहान लिया गया। अपनी शर्मगाह की हिफाजत करना, यहाँ पर भी इसको अहले ईमान की सिफत में अल्लाह ने जिक्र किया है, और इसके अलावा कुरान की दूसरी आयत में जहाँ अल्लाह ने बहुत प्यारे अंदाज से अपने महबूब बंदों का जिक्र किया है और उसकी इब्तिदा की है इबादुर्रहमान के लफ्ज से। इबादुर्रहमान, अल्लाह के रहमान के बंदे। अब रहमान जैसे मुबालगे से सीखा है, इसका मतलब है बहुत ज़्यादा रहम करने वाला, शफ़क़त करने वाला, मेहरबानी करने वाला। और बात न हो कि किताबों में कह देते हैं कि रहमान दुनिया व रहीम आखिरा, रहमान दुनिया यानी इतना ज़्यादा मेहरबान है कि वो अपनों को तो नवाजता है ही, गैरों को भी वो मायूस और महरूम नहीं करता दुनिया में, इतना ज़्यादा रहमान है। तो वो अपनी तरफ निस्बत करते हुए कि ये ये नहीं कहा इबादुल्लाह अल्लाह के बंदे, इसलिए अल्लाह अल्लाह जो है तो अल्लाह का नाम है, ये आलमी जाति है जिस तरह के हम लोगों के नाम होते हैं। लेकिन रहमान अल्लाह की सिफत है, तो अल्लाह ने यहाँ पर उस सिफत की तरफ निस्बत की है इन बंदों की, कि गोया जिस आदमी में ये सिफात पाई जाएंगी जो आगे इबादुर्रहमान के बाद बयान की गई है, अल्लाह ने गोया के इशारतन उनको खुशखबरी भी दे दी कि जब तुम्हें ये सिफात पाई जाएंगी तो मेरी रहमतें भी तुम्हारे लिए वक़्फ़ हो जाएंगी इबादुर्रहमान। तो उनमें एक ये भी फरमाया वला यज़नून, ये वो लोग हैं जो जिना से अपने आप को बचाते हैं, ये भी उनमें बल्कि इसको शिर्क कत्ल और उसके बाद जिना का जिक्र किया। अल्लाह के साथ किसी को शरीक नहीं ठहराते और जानबूझकर किसी को नाजायज तरीके से कत्ल नहीं करते, और उसके बाद फिर ये शब्द बयान फरमाए कि वला यज़नून, जिना भी नहीं करते। अगर किया तो क्या होगा, फरमाया अगर किया तो फिर उसको इसकी सजा भी बड़ी सख्त भुगतनी पड़ेगी। और अहादीस में भी इसकी यानी इन हरकतों की मजम्मत दी गई है और इसको कबीर गुनाह में शुमार किया गया है, फिर उसके दर्जात होते हैं। अब ये जिना इंसान क्यों करता है, जाहिर है कि जिना इंसान दो वजह से करता है, या तो एक तो ये वजह होती है कि अल्लाह तबारक व तआला का खौफ और अल्लाह की मोहब्बत, अल्लाह से अल्लाह की रहमत की उम्मीद और उसके दोज़ख़ का डर, ये उसके दिल में उस दर्जे का नहीं होता कि जो उसको इस गुनाह से रोक दे, एक ये वजह होती है। और दूसरी वजह इसके लिए होती है कि इंसान इस जिना के दवाई से खुद को नहीं बचाता। जिना के दवाई क्या है, वो कौन से असबाब हैं जिनमें पढ़कर इंसान आखिर अपना मुँह काला कर लेता है और वो इस चीज़ से खुद को बचाता नहीं है। सबसे बड़ा दाई जो इसका है वो है बदनजरी, नज़र की हिफाजत का न होना। और दूसरा सबब है बेहयाई, बेहयाई का पाया जाना। ये दो बुनियादी चीज़ें हैं और ज़ाहिर है कि ये दोनों एक दूसरे को लाजिम मंजूर हैं। इसी वजह से कुरान में खुसूसियत के साथ अल्लाह ने ये हुक्म दिया कुल लिलमुमिनीन यगुज़्ज़ू मिन अबसारिहिम व यहफ़ज़ू फ़ुरूजहुम, अल्लाहु अकबर, हुक्म दिया कि ऐ मेरे महबूब आप कह दीजिए अहले ईमान से कि नज़रों को नीचे झुकाएं और शर्मगाहों को बचाएं। गोया कि बदला दिया कि एक दूसरे को लाजिम मंजूम है। नज़र की हिफाजत ये शर्मगाह की हिफाजत के जरिए है। इसलिए फौरन इसके बाद उसको जिक्र कर दिया कुल लिलमुमिनीन यगुज़्ज़ू मिन अबसारिहिम व यहफ़ज़ू फ़ुरूजहुम, और नज़र की हिफाज़त इससे क्या होगा, ज़ालिक अज़्का लहुम, ये उनके दिल की सफाई में सीग़े इस्म तमसील के साथ बहुत ज़्यादा मददगार है। अल्लाह उनके दिल इससे साफ होंगे, जब नज़र की हिफाजत होगी तो दिल में गलत चीज़ें नहीं जाएंगी, और जब दिल में गलत चीज़ें नहीं जाएंगी तो दिल की सफाई होगी। और अल्लाह इंसान से यही चाहता है, और इसी के लिए अल्लाह ने अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम को भेजा है। आपकी बेशक के मकासद में से एक ये भी बताया हुआ है ज़कीम कि आप उम्मत का तज़किया करते हैं, उनके दिल की सफाई भी करते हैं। ये भी आपकी जिम्मेदारियों में से और आपकी नबूवत के मकासद में से एक अजीम मकसद है। ज़ालिका अज़्का लहुम, अब चूँकि अमूमी तौर पर वैसे उसूल तो ये है कि जो अहकाम कुरान में मर्दों के लिए बयान किए जाते हैं या जो अहादीस में मर्दों के लिए बयान किए जाते हैं वहाँ पर मुज़क्कर के अल्फाज इस्तेमाल किए जाते हैं, मर्दों के अल्फाज इस्तेमाल किए जाते हैं, तो वो वही अहकाम औरतों के लिए भी होते हैं, इसमें कोई फ़र्क नहीं होता, सिवाय उनसे मखसूस अहकाम के कि जिनमें आपसों में डिफरेंट होता है तो फिर वो अलग अलग बयान कर दिए जाते हैं। वरना अमूमी तौर पर यह होता है कि जो हुक्म मर्दों के लिए है, नमाज का हुक्म मर्दों के लिए कि नमाज पढ़ो, तो वही औरतों के लिए भी है। और मर्दों को कहा गया या अय्युहल लज़ीना आमनू कुतिबा अलैकुमुस सियाम के ईमान वालों तुम पर रोज़े फ़र्ज़ किए गए हैं, तो यही औरतों के लिए भी है। मर्दों को हुक्म दिया कि आप ज़कात अदा करो, तो वही औरतों के लिए भी है। مردوں کے لیے ہے وللہ علی الناس حج البیت، کہ مرد اللہ نے لوگوں پر حج کو فرض کیا ہے تو یہ عورتوں کے لیے بھی ہے. تو یہ عموماً قرآن کی یہ سنی ہے، قرآن کا یہ اصول ہے اور طریقہ ہے کہ وہ الفاظ تو مردوں کے استعمال کرتا ہے لیکن احکام دونوں کے ہوتے ہیں. لیکن یہ مسئلہ اتنا زیادہ نازک تھا اور اتنا زیادہ حساس تھا کہ اگلی آیت میں اللہ نے خصوصیت کے ساتھ اسپیشل عورتوں کو مخاطب بنایا، فرمایا کہ وَقُلْ لِلْمُؤْمِنَاتِ يَغْضُضْنَ مِنْ أَبْصَارِهِنَّ وَيَحْفَظْنَ فُرُوجَهُنَّ. اللہ اکبر، یہ اتنا نازک مسئلہ تھا کہ یہاں پر اللہ نے مردوں کو تو حکم دے دیا، وہی کافی تھا، لیکن اللہ نے صرف اس پر کفایت نہ کی بلکہ فرمایا کہ اے میرے محبوب، آپ مومن عورتوں سے کہہ دیجئے کہ وہ نگاہوں کی حفاظت کریں اور شرمگاہوں کی حفاظت کریں. جو نگاہ کی حفاظت کرے گی اس کی شرمگاہ کی حفاظت بھی ہو جائے گی، اور ان میں سے جو جس کو چھوڑے گا تو دوسرا خود بخود اسے چھوڑ جائے گا. تو انتہائی حساسیت. تو ایک تو ہے یہ چیز کہ انسان نظر کی حفاظت نہ کرے، اور نظر کے بارے میں یہاں تک کہا گیا ہے کہ یہ شیطان کے تیروں میں سے ایک تیر ہے. نظر آنکھ، یہ اللہ کی بہت بڑی نعمت بھی ہے، لیکن آنکھ جو ہے یہ انسان کے لیے وبال کے ذریعے بھی بن سکتی ہے، اس کو فتنے میں بھی ڈال سکتی ہے. تو یہ یہاں پر خصوصیت کے ساتھ، بلکہ ایک حدیث میں فرمایا، صحیح ہے کہ حدیث ہے، اس میں فرمایا کہ العینانی زنا ہونا النظر، آنکھیں بھی زنا کرتی ہیں اور ان کے زنا کسی غیر محرم کو دیکھنا ہے. اب بدنظری ہم کہاں کہاں کرتے ہیں، یہ ایک چیز. بد نظری اجنبی مرد کے لیے، اجنبی عورت کا دیکھنا یہ بھی بد نگاہی ہے. اجنبی مرد کا کسی خوبصورت انسان کو، چاہے وہ عورت ہو یا لڑکا ہو، کوئی بھی ہو، شہوت کی نگاہ سے، غلط نگاہ سے دیکھنا یہ بھی بد نظری ہے. اجنبی مرد کا کسی ویڈیو وغیرہ کو دیکھنا جس میں اس طرح کی خرافات ہوں، یہ بھی بد نظری ہے. اجنبی مرد کا کسی ایسے ڈرامے یا فلم کو دیکھنا جس میں اس طرح کی خرافات ہوں، یہ بھی بد نظری ہے. اور اجنبی مرد کا کسی جانوروں وغیرہ کے ایسے سین دیکھنا جس میں اس طرح کی بے حیائی ہو، یہ بھی بد نظری میں شامل ہے. یہ ہمارے ذہنوں میں ہونا چاہیے. صرف اجنبی عورت کے سامنے دیکھنا اور اس کو بد نظری سمجھنا یہ کافی نہیں ہے. ہر چیز کو جس سے انسان کی شہوت برانگیخت ہوتی ہے، بڑھ جاتی ہے، تو اس کو شہوت کی نیت سے اور لذت حاصل کرنے کی نیت سے دیکھنا یہ بد نظری ہے، اور اسلام اس سے بچنے کا حکم دیتا ہے. یہ وہ اسباب ہیں جن کی وجہ سے انسان بد نظری میں مبتلا ہوتا ہے. ایک تو یہ کہ بد نظری، دوسری چیز ہے بے حیائی. بے حیائی ظاہر ہے کہ انہی چیزوں کو زیادہ استعمال کرنے کی وجہ سے پیدا ہوتی ہے. وہ ٹی وی پر اس طرح کے پروگرام دیکھتا ہے، انٹرنیٹ پر اس طرح کے پروگرام دیکھتا ہے، سنتا ہے، یا اس طرح کے گانے سنتا ہے، یا اس طرح کا لٹریچر پڑھتا ہے جس میں اس طرح کی چیزیں ہوتی ہیں، وہ اس طرح کی اسٹوریاں پڑھتا ہے جس میں اس طرح کی بے حیائی کی باتیں ہوتی ہیں، تو یہ انسان بے حیا ہو جاتا ہے، بے شرم ہو جاتا ہے. اور جب انسان بے شرم ہو جاتا ہے تو ایک حدیث میں فرمایا کہ اذا لم تستحی فاصنع ما شئت، اگر تیرے اندر سے حیا ہی چلی گئی تو تو اتنا بیکار انسان بن گیا، اتنا بیکار انسان بن گیا کہ اب تو جو چاہے کر، اللہ کو تیری ضرورت ہی نہیں رہی. فاصنع ما شئت، جو چاہے کر. یہ ناراضگی کے طور پر کہا گیا، یعنی خوشی کے طور پر نہیں. اگر حیا ہی تیرے اندر نہیں رہی تو پھر تو اللہ کا رہا ہی نہیں. جب اللہ کا نہیں رہا، فاصنع ما شئت، تو جو چاہے کر. حضرت ابو ہریرہ رضی اللہ عنہ کی ایک روایت ہے، اس میں نبی کریم صلی اللہ علیہ وسلم ایک انصاری کے پاس سے گزرے، ایک انصاری صحابی کے پاس سے گزرے رضی اللہ عنہ. تو وہ اپنے بھائی کو حیا کے بارے میں سمجھا رہے تھے کہ دیکھو، حیا کو اختیار کرنا چاہیے اور بے حیائی سے بچنا چاہیے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ دعا ہو، اس کو اس نصیحت کی ضرورت نہیں. فَإِنَّ الْحَيَاءَ مِنَ الْإِيمَانِ، اس لیے کہ حیا تو ایمان کا حصہ ہے. اللہ اکبر، انہیں بہت باریک طریقے سے سمجھایا کہ یہ ہو ہی نہیں سکتا کہ مومن اور بے حیائی دونوں جمع ہو جائیں. یہ مومن کی شان نہیں ہے. مومن وہی ہوگا جو حیا والا ہوگا. خود نبی کریم صلی اللہ علیہ وسلم کے بارے میں یہ آتا ہے کہ آپ صلی اللہ علیہ وسلم کان اشد حیاء من العذراء فی صدرها. اللہ اکبر. نبی کریم صلی اللہ علیہ وسلم اتنے زیادہ حیا والے تھے جس طرح کہ ایک نوجوان بالغ لڑکی ہوتی ہے اپنے پردے میں جتنی زیادہ باحیا وہ عورت ہوتی ہے, نبی کریم صلی اللہ علیہ وسلم کے بارے میں راوی کہتے ہیں کان اشد حیاء, آپ اس سے بھی زیادہ حیا والے. اور یہ بھی صحیح ہے ان کی روایت ہے, بخاری اور مسلم کی روایت ہے کہ اتنی زیادہ حیا تھی آپ صلی اللہ علیہ وسلم. بلکہ صحابہ یہاں تک کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم اتنے زیادہ حیا والے اور شرمیلے انسان تھے کہ اگر آپ کسی ناگوار چیز کو دیکھ لیتے تو ہمیں آپ کے چہرے مبارک سے اندازہ ہو جاتا, آپ کے چہرے پر اس کے وہ شرم وغیرہ کے اثرات ظاہر ہو جاتے تو اس سے ہمیں اندازہ ہو جاتا کہ یہ چیز آپ کو ناگوار گزری ہے, اتنے زیادہ حیا والے. تو حیا اور ایمان یہ لازم, اسی وجہ سے پھر آگے فرمایا کہ اذا لم تستحی فاصنع ما شئت, اگر تیرے اندر حیا ہی نہیں رہی تو تو مومن نہیں رہا, جب مومن نہیں رہا تو اللہ کا نہیں رہا, جب اللہ کا نہیں رہا تو جو چاہے کر, پھر اللہ کو تیری کوئی ضرورت نہیں. اذا لم تستحی فاصنع ما شئت. تو شرمگاہ کی حفاظت یہ موقوف ہے دو چیزوں پر, ایک نظر کی حفاظت پر اور ایک حیا کی صفت کے حاصل ہونے پر. یہ دو صفات انسان کو حاصل ہونی چاہیے. ابھی دونوں صفات کس طرح حاصل ہوں گی؟ شریعت میں پھر اس کے مختلف طریقے بتائے ہیں. نمبر ایک, یا ایھا الذین آمنوا لا تدخلوا بیوتا غیر بیوتکم حتی تستأذنوا وتسلموا علی اہلها. اے ایمان والوں, جب تم کسی کے گھر میں جاؤ تو ایک دم دروازے کے سامنے بھی نہیں جانا اور دروازہ کھول کر اندر بھی نہیں جانا, پہلے اجازت لینی ہے, پہلے اجازت لینی ہے, سلام کرنا ہے, تین دفعہ اجازت لینی ہے, اگر اجازت مل جائے تو جا سکتے ہو ورنہ نہیں. کسی کے گھر کے اندر بغیر اجازت کے جانا یہ نظر کی حفاظت پہ, نظر کی حفاظت اس سے نہیں ہوتی بلکہ بغیر اجازت کے نہ جانا اور وہاں پر رک جانا جب تک اجازت نہ مل جائے, آدمی ایک سائڈ پر رہے ایک طرف رہے اور اجازت کا انتظار کرے. خود نبی کریم صلی اللہ علیہ وسلم کے بارے میں واقعہ آتا ہے احادیث میں کہ ایک دفعہ نبی کریم صلی اللہ علیہ وسلم حضرت سعد بن عباد رضی اللہ عنہ کے گھر تشریف لے گئے, آپ صلی اللہ علیہ وسلم نے ان کا دروازہ کھٹکایا, آپ صلی اللہ علیہ وسلم نے باہر سے کہا السلام علیکم تو جواب نہیں سنا, دوسری دفعہ پھر فرمایا کہ السلام علیکم پھر جواب نہیں سنا, جب تیسری دفعہ پھر السلام علیکم کہا تو جب پھر جواب نہیں سنا تو وہاں سے واپس لوٹے. جب واپس روانہ ہونے لگے تو سعد بن عباد رضی اللہ عنہ دوڑتے ہوئے آئے اور کہا کہ بے ابی انت و امی یا رسول اللہ, اے اللہ کے رسول میرے ماں باپ آپ پر قربان ہو جائیں فدا ہو جائیں, میں نے آپ کے ہر سلام کو سنا ہے اور اس کا جواب دیا مگر دل میں دیا ہے اور اس نیت سے دیا ہے کہ آپ مجھے سلامتی کی دعا دے رہے تھے تو میں چاہ رہا تھا کہ یہ مجھے زیادہ سے زیادہ مل جائے, اور آپ میرا گھر تو آپ کے لیے ہمیشہ حاضر ہے. تو اب یہ دیکھیں نبی کریم صلی اللہ علیہ وسلم نے ہمیں اپنے حوالے سے بتلا دیا. تو یہ ہوتا ہے اس کا طریقہ, تین دفعہ سلام کرنا ہے, اگر اجازت نہ ملے تو پھر واپس لوٹنا ہے, اور اگر اجازت ملے تو پھر بھی نظر کی حفاظت کرتے ہوئے انسان جائے. دوسرا ذریعہ اس کا جو ہے وہ شرعی پردہ ہے, اور یہ اس دور میں بڑا مجاہد ہے, بہت ہی بڑا مجاہد ہے. شاید داڑھی کا رکھنا اتنا بڑا مجاہدہ نہیں ہے, یا باہر بوقا پہننا یہ بھی اتنا بڑا مجاہدہ نہیں ہے, جتنا شرعی پردہ بڑا مجاہد ہے. بہت کم ہی اللہ کے بندے ہوتے ہیں جو اس پر عمل کرتے ہیں, اللہ ہمیں بھی پوری طرح اس پر عمل کرنے کی توفیق دے. اور جتنے فسادات ہو رہے ہیں وہ اس حکم کو چھوڑنے کی وجہ سے ہو رہے ہیں. حضرت مفتی رشید احمد صاحب رحمۃ اللہ جو ہمارے شیخ اول تھے, وہ بیان میں فرمایا کرتے تھے کہ یہ جو چار کزن ہیں نا, پھوپھی زاد, خالہ زاد, چچا زاد اور مامو زاد, وہ اس کو چار تخم کہا کرتے تھے کہ یہ چار تخم ہیں, اور ساتھ یہ بھی کہا کرتے تھے کہ جتنے بھی فسادات ہوتے ہیں ان چار کزنوں سے پیدا ہوتے ہیں. عموماً گھروں میں جو زنا وغیرہ کے یا بے حیائی کے واقعات آتے ہیں ان چار کی وجہ سے آتے ہیں. اس لیے کہ یہ رشتے دار ہوتے ہیں ان سے پردہ نہیں ہوتا, اور جو پردے کا وہ اہتمام نہیں ہوتا تو پھر گھر کے اندر جو حالات پیش آتے ہیں آتے رہتے ہیں. ہم لوگ سنتے بھی ہیں دیکھتے بھی ہیں, اللہ ہم سب کو ان رسوائیوں سے محفوظ کرنا. لیکن شرعی پردہ جو آدمی شرعی پردے کا اہتمام کرے گا اللہ تبارک و تعالیٰ اس کو اس سے بچائے گا, بے حیائی سے بچائے گا, زنا سے بچائے گا, اور دوسرے جو اس طرح کے ناجائز جو حیائی کے کام ہیں اللہ ان سے اس کی حفاظت کرے گا. یہ دوسرا سبب ہے اس کا. تیسرا سبب یہ ہے کہ آدمی کبھی بھی کسی اجنبی عورت کے پاس تنہا نہ جائے. اس کے بارے میں ایک حدیث ہے جس میں عن عقبة بن عامر رضي الله تعالى عنه أن رسول الله صلى الله عليه وسلم قال إياكم الدخول على النساء, فقال رجل من الأنصار أرأيت الحمو؟ قال الحمو الموت. أرأيت الحمو؟ قال الحمو الموت. الله أكبر. متفق عليه. سيد روايته لي کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ کسی عورتوں کے پاس تنہائی میں کبھی بھی نہیں جانا. تو ایک آدمی نے سوال کیا کہ دیور کے بارے میں آپ کیا فرماتے ہیں؟ شوہر کا بھائی, شوہر کا بھائی جس کو دیور کہا جاتا ہے, اب اسے تو عموماً ہمارے ہاں پردے نہیں ہوتے, حالانکہ یہ اس لڑکی کا جو اس کی بھابھی ہے اس کے لیے محرم نہیں ہے. محرم تو ہے لیکن اس حد تک جب تک اس کا شوہر زندہ رہے یا وہ اس کو طلاق نہ دے. اس طرح کی حرمت جو ہے اس کو حرمت موقت کہا جاتا ہے کہ یہ وقتی حرمت ہے, حرمت مؤبدہ یعنی ہمیشہ کی حرمت نہیں ہے, یہ ہمیشہ کی حرمت نہیں ہے. تو ایک آدمی نے فوراً ہی سوال کیا انصار میں سے کہ آپ دیور کے بارے میں کیا فرماتے ہیں؟ آپ نے فرمایا کہ وہ تو موت ہے. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ تو موت ہے. اس سے پردہ کریں تو گھر میں قیامت آتی ہے, اس سے پردہ نہ کریں تو ہو سکتا ہے کہ گناہ میں مبتلا ہو جائیں. اور کتنے سارے واقعات, دیور تو دیور ہے. دارالعلوم میں جب ہم افتاء کا کورس کر رہے تھے ایک فتویٰ ہم لوگوں کی نظروں سے گزرا جس میں ایک لڑکی نے لکھا تھا خدا را ہمیں درندہ باپ سے بچائیے, اور اس نے یہ لکھا تھا کہ ہم چار بہنیں ہیں, تین کی عزت وہ لوٹ چکا ہے اور چوتھی جو ابھی تک بالغ ہوئی نہیں اس کے پیچھے پڑا ہوا. اس طرح کے حالات تو دیور تو بہت دور کی بات ہے. تو یہ انتہائی حساس چیزیں ہیں جن کو ہم نے بالکل اگنور کر دیا ہے. تو یہ تیسرا سبب یہ ہے کہ اس طرح شرعی پردہ ہو تو اسے بھی حفاظت ہو جاتی ہے. اور اس کا ایک اور سبب جس کے ذریعے سے ہم اپنی نظر کی بھی حفاظت کر سکتے ہیں اور شرمگاہ کی بھی حفاظت کر سکتے ہیں وہ یہ کہ عورتوں کی یہ ذمہ داری ہے کہ وہ ایک تو میک اپ کر کے باہر نہ نکلیں. قرآن کہتا ہے اور ہماری ان عورتوں سے بڑھ کر جو متبرک خواتین ہیں, جو امت کی مائیں ہیں, جن کے بارے میں کسی کا تصور بھی نہیں آ سکتا کہ میں اس کے بارے میں غلط سوچوں, وہ ہماری مائیں ہیں. ہماری اپنی ماؤں کی نسبت تو ہمیں لوگوں نے کہا کہ یہ تمہاری مائیں ہیں اور ہم ان کا اتنا احترام کرتے ہیں, لیکن ان ماؤں کے بارے میں تو خود اللہ کہتا ہے کہ وہ تمہاری مائیں ہیں. وہ ازواجہ امہاتہم, نبی کریم صلی اللہ علیہ وسلم کی بیویاں امت کی مائیں ہیں, اور ان ماؤں کو قرآن کہتا ہے کہ لا تبرجن تبرج الجاہلیت الاولی, لا تبرجن تبرج الجاہلیت الاولی. مشرکوں کے شرک کے زمانے میں جس طرح عورتیں میک اپ کر کے باہر نکلا کرتی تھیں, بن ٹن کر باہر نکلا کرتی تھیں, اے نبی کی بیویوں میں اللہ اکبر تمہیں حکم دیتا ہوں کہ اس طرح باہر نہ نکلا, میک اپ کر کے باہر نہ نکلا. اور ویسے بھی حدیث میں فرمایا کہ اذا خرجت استشرف الشیطان, جب عورت گھر سے باہر نکلے, المرأة عورت تقریبا او کما قال, اس طرح کا اعتبار ہے کہ عورت جو ہے وہ چھپنے کی چیز ہے, جب یہ گھر سے باہر نکلتی ہے استشرف الشیطان تو شیطان اس کا پیچھا کرتا ہے اور لوگوں کی نظروں میں اس کو خوبصورت بنا کر پیش کرتا ہے. तो ये औरतों की एक जिम्मेदारी ये है, और दूसरी जिम्मेदारी ये है कि ला तखज़ान बिल कौल, बदतमीजी भी नहीं करनी, कुल कौल मारूफा, बात माकूल करनी है, मुनासिब करनी है, लेकिन मीठी नरम लहजे में जरूरत से ज्यादा बात ये नहीं करनी। ये हुक्म भी अल्लाह ने उन मक्की माओं को दिया है, वला तखज़ान बिल कौल फयत्मअ अल्लज़ी फी क़ल्बिही मरज़। 7 बजे बदतमीजी, मीठी बात है, चबा चबा कर बात है, नखरों से बातें हैं कि जिससे दूसरा आदमी अगर एक गुनाह से बचना भी चाहे तो भी उसके दिल में वसवसा पैदा हो जाए। इसलिए आगे फौरन अल्लाह ने ये कह दिया कि अगर तुम इस तरह चबाकर बातें करोगी, फयत माल नदी फेतल में ही मर, तो जिस आदमी के दिल में रोग है, जो जिना वगैरह बदकारी करना चाहता है, उसके दिल में लालच पैदा हो जाएगी। ऐसा भी नहीं करना। मसलन किसी ने फोन कर दिया कि फलां साहब घर पर हैं, तो कह देना चाहिए कि वो घर पर नहीं है, नाम ले चुके, बस ये कह दे कि घर में नहीं, ये हो गई जरूरत की बात। लेकिन अब इसको बढ़ाना, आपका नाम क्या है, आप कौन साहब हैं, आपको क्या काम है, अब ये जरूरत से ज्यादा बात है, अब ये चबा कर बात है, अब इससे जिसके दिल में लालच नहीं होगी उसके दिल में भी लालच आ जाएगी, इसकी इजाजत शरीयत ने नहीं दी है। और जब उम्मत की माओं को रोका है तो बेटियों को तो बतरी कावला रोकेगा कुरान, जब उम्मत की माओं को रोक रहा है तो बेटियों को बतरी कावला रोकेगा। तो ये है नजर और शर्मगाह की हिफाजत का जरिया कि बात चबा कर नहीं करनी, मेकअप से देर बाहर नहीं निकलना, अजनबी औरतों के पास किसी का जाना, बल्कि एक हदीस में यहाँ तक फरमाया आलि इब्न अब्बास रज़ी अल्लाह तआला अन्हु أن رسول الله صلى الله عليه وسلم قال لا يخلون أحدكم بامرأة إلا مع ذي رحم محرم إلا مع ذي محرم أو كما قال. أب يهان نبي كريم صلى الله عليه وسلم فرماتے ہیں ابن عباس رضي الله عنه کی روایت میں کہ کوئی آدمی کبھی تنہا کسی عورت کے پاس نہ بیٹھے, और अगर कभी कोई ऐसा काम आ भी जाए तो फिर क्या करे, तो उस औरत का महरम होना जरूरी है। अगर औरत का महरम है और पर्दे का इंतजाम है तो फिर जो बात उसने करनी है वो कर ले, लेकिन खुद तनहा इस तरह न बैठे, इसे बचने की कोशिश करे। ये शरीयत के अहकाम है, बल्कि इस्लाम ने यहाँ तक ताकीद की है, यहाँ तक ताकीद की है, हजरत उम्मे सलमा रज़ी अल्लाह अन्हा की रिवायत है, कहती हैं कि मैं और हजरत मैमूना रज़ी अल्लाह अन्हा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास बैठी हुई थी। इतने में एक नबीना सहाबी हैं अब्दुल्लाह इब्न उम्मे मक्तूम रज़ी अल्लाह तआला अन्हा, कहती हैं वो तशरीफ लाए, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमें हुक्म दिया कि इस्तजीबा मिन्हु, वो ब्लाइंड है, नबीना है, उनको नज़र नहीं आता। इसके बावजूद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इनसे पर्दा करो, अपनी अजवाज मुतहरात को, जो इब्न उम्मे मक्तूम को एक तो नज़र भी नहीं आती और दूसरी उसकी माएँ हैं, लेकिन हुक्म ये है कि इनसे पर्दा करो। तो उन्होंने कहा कि वो अमल ला यबसुरुना, वो तो अंधा है, हम उसको नज़र ही नहीं आती, उससे पर्दे की क्या ज़रूरत है। तो आप यहाँ सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अफ़अमियावानी अंतुमा अलस्तुमा तबसुरानी, क्या तुम दोनों भी अंधी हो, तुम उसको नहीं देख रहे, तुम्हें तो नज़र आ रहे हैं, अगर उसको नज़र नहीं आता तो चलो वो माजूर हैं, उनकी तो नज़र की हिफाजत होगी, लेकिन तुम्हारी नज़र जो उन पर पड़ेगी ये भी तो गुनाह है। तो ये इतना ज़्यादा ताकीदी हुक्म है कि अंधे सहाबी से भी पर्दा करवाया है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने, और अपनी बीवियों का करवाया है जो उम्मत की माएँ हैं। तो बहरहाल ये कुछ बुनियादी अस्बाब हैं कि एक तो ये कि इंसान किसी के घर बगैर इजाज़त के ना जाए, इंशाल्लाह इससे हिफाजत होगी। दूसरे के हद तक इम्कान शरीफ पर्दे की कोशिश करें, इससे हिफाजत होगी। तीसरा ये कि नज़र को झुका के रखें, इससे हिफाजत होगी। और चौथा ये कि जो ये बेहयाई की चीज़ें हैं, इस तरह का मवाद है, उससे बचने की कोशिश करें, इंशाल्लाह इससे भी निगाह की और शर्मगाह की दोनों की हिफाजत होगी। अच्छा, अब जब इन दोनों की हिफाजत हो गई तो मिलेगा क्या? अहम सवाल अब ये है, सही बुखारी के एक रवायत में सहद मुसाद रजी अल्लाह ताला अन्हु होती है, قال قال رسول الله صلى الله عليه وسلم من يزمن لي ما بين لحنيه وما بين رجليه ازمن له الجنه. مطلب یہ ہے کہ اگر کوئی آدمی مجھے دو چیزوں کی گارنٹی دے, نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں اور صحیح بخاری کی روایت ہے صحیح ہے, اور نبی کریم صلی اللہ علیہ وسلم وہ سچے انسان ہیں کہ آپ کے سچ کا اقرار آپ کے سب سے بڑے دشمنوں نے بھی کیا, وہ بھی آپ کو صادق مرادین کہا کرتے تھے, جو آپ کے سب سے بڑے دشمن ابو جہل جیسے لوگ وہ بھی آپ کو صادق کہا کرتے تھے کہ آپ سب سے زیادہ سچے ہیں. تو آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ دنیا میں, بلکہ ایک دفعہ ایک یہودی کے ساتھ آپ کی آپ کا کوئی معاملہ چل رہا تھا, تو اس یہودی نے کہا کہ آپ نے میرے پیسے نہیں دیے, تو آپ نے فرمایا کہ میں نے دیے ہیں. اتنا ایک انصاری صحابی آئے, انہوں نے دیکھا کہ آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ میں نے پیسے دیے ہیں, اور یہودی کہتے ہیں کہ آپ نے نہیں دیے, تو اس انصاری نے فوراً کہا کہ میں گواہی دیتا ہوں کہ آپ نے پیسے دیے ہیں. تو آپ صلی اللہ علیہ وسلم فرمایا کہ کیا تم نے اس واقعے کو دیکھا ہے؟ کہنا لگا دیکھا تو نہیں, لیکن جب آسمان سے آئی ہوئی خبروں میں ہم نے آپ کو سچا مانا تو دنیا کے معاملات میں ہم کیسے تصور کر سکتے ہیں. اس انصاری صحابی کو بعد میں یہ اعزاز ملا کہ عام طور پر اگر کسی مسئلے میں گواہی کی وٹنے کی ضرورت پڑے تو دو گواہ ہونے چاہیے, لیکن ان ایک صحابی کی گواہی دو کے ساتھ مقام بن گئی. اگر وہ اکیلے گواہی دیں تو اس کو دو گواہی نہیں سمجھا جاتا. تو اتنے زیادہ سچے انسان ہیں, وہ یہ فرماتے ہیں کہ جو آدمی مجھے دو چیزوں کی گارنٹی دے, دو چیزوں کی گارنٹی دے, ایک یہ کہ وہ زبان کو غلط استعمال نہیں کرے گا, اور دوسرا یہ کہ وہ شرمگاہ کی حفاظت کرے گا. آگے فرمایا کہ ازمن لہ الجنہ, میں اس کے لیے جنت کی گارنٹی دیتا ہوں. اس سے بڑھ کر وہ کیا ثابت ہو؟ اس کے علاوہ دوسری فضیلت یہ ہے کہ وہ حدیث جس میں سات بندوں کا ذکر ہے, جس میں سات بندوں کا ذکر ہے کہ یہ سات قسم کے بندے وہ خوش نصیب انسان ہیں کہ جب قیامت کے دن اللہ کے عرش کے سائے کے علاوہ کوئی سایہ میدان حشر میں نہیں ہوگا, ان سات قسم کے بندوں کو اس عرش کے سائے میں جگہ ملے گی. ان میں سے ایک وہ آدمی بھی ہے کہ جس کو کوئی عورت گناہ کی دعوت دے دے اور وہ کہے کہ میں اللہ سے ڈرتا ہوں, اس انسان کو بھی وہاں پر جگہ ملے گی. اور قرآن کریم میں اللہ تبارک و تعالی نے پیغمبروں کے نام پر صرف دو سورتیں اتاری ہیں, ایک ہے سورہ محمد, ایک ہے سورہ محمد, اگرچہ اس کا دوسرا نام سورۃ القتال بھی ہے, لیکن ایک ہے سورہ یوسف. اور سورہ یوسف گویا کہ ہم کہہ سکتے ہیں کہ پیغمبر کے نام پر صرف ایک سورت ہے جو کسی پیغمبر کی طرف منسوب ہے, اور اس پیغمبر کا کمال یہ تھا کہ اس نے اس گناہ سے خود کو بچایا. اور جب زلیخا نے گناہ کی دعوت دی تو اس نے کہا کہ قال معاذ اللہ انہ ربی احسن مثواہ انہ لا یفلح الظالمون. جب اس نے گناہ کی دعوت دی تو انہوں نے کہا میں اللہ کی پناہ مانگتا ہوں, میرا رب نے میرا ٹھکانہ اچھا بنا دیا, اگر میں نے یہ کام کر دیا میں ظالم بن جاؤں گا, اور ظالم تو کبھی بھی کامیاب نہیں ہو سکتا, تو میں کس طرح یہ کام کروں؟ اور جب تنہا ہوئے تو کہنا لگے رب اسے جو احب الی مما یدعونی الیک. اللہ یوسف علیہ السلام کا دل گر لگا, کہنا لگے اے میرے اللہ, مجھے قید اور پریزن زیادہ پسند ہے اس گناہ سے جس کی طرف یہ عورتیں مجھے دعوت دے رہی ہیں, لہٰذا مجھے جیل میں ڈالا تھا کہ میں اس گناہ سے چھوٹ جاؤں. لوگ تو جیل سے نکلنے کی دعا کرتے ہیں اور وہ خود جیل مانگ رہے ہیں کہ اے اللہ, زنا بدترین چیز ہے, زنا بدترین چیز ہے, میں اس سے بچنا چاہتا ہوں, اور اس سے بچنے کے لیے اگر مجھے جیل میں بھی جانا پڑے تو میں خوشی سے اس کو قبول کروں گا اور جیل میں چلا جاؤں گا, لیکن اس نے مجھ سے میری جان چھڑا دے. اور اللہ نے ان کی یہ دعا قبول کی. فضلوی سرفیسدی نبی لوٹری پھر کئی سال وہ جیل میں رہے, اور چونکہ ایک گناہ سے بچنے کے لیے, ایک گناہ سے بچنے کے لیے انہوں نے جیل کو اختیار کیا, ظاہری طور پر تو ذلت ہے کہ وہاں پر آدمی کی توہین ہوتی ہے, وہاں پر آدمی کی تحقیر ہوتی ہے, वहां पर आदमी का कोई इकराम और कोई रिस्पेक्ट वगैरह कुछ भी नहीं होता, लेकिन अल्लाह तबारक व तआला ने जब इस गुनाह की वजह से इसे बचने के लिए उन्होंने अल्लाह से जेल को मांगा तो अल्लाह ने जेल से उनको निकाल कर तख्त पर बिठा दिया। अल्लाह ने उनको जेल से निकाल कर तख्त पर बिठा दिया कि ए मेरे सिद्दीक यूसुफ, तूने मेरे लिए मेरे खौफ की वजह से, मेरी मोहब्बत की वजह से इस गुनाह से खुद को बचाया भी और आइंदा बचने के लिए जेल को इख्तियार किया। जुलेखा क्या, जुलेखा जैसी हजारों औरतें तेरे पैरों में, चलो मैं तुझे बच्चा बना देता हूँ। ये अल्लाह की तरफ से फिर तुमको एजाज दे। तो बहरहाल ये इस इन मुल्कों में खुसूसियत के साथ नजर की हिफाजत करना, शर्मगाह की हिफाजत करना ये बहुत ज्यादा जरूरी है। और इसके साथ साथ ये कि हमारे जहनों में एक बात और भी होनी चाहिए, अगर हमने किसी की बहन को गलत नीयत से देखा या किसी की माँ को गलत नीयत से देखा या किसी की बेटी को गलत नीयत से देखा या किसी की बीवी को गलत नीयत से देखा, तो हमारे जहनों में ये भी होना चाहिए कि कल हमें भी अपनी बेटी, अपनी बहन, अपनी माँ, अपनी बीवी के बारे में फिक्रमंद नहीं होना चाहिए, बेफिक्र नहीं होना चाहिए। अगर हम खुद तो करें, दूसरों की बेटी को गलत नीयत से देखें और अपने बारे में ही समझें कि हमारी बेटी की हिफाजत होगी, ये नामुमकिन है। दुनिया में मुकाफात अमल होता है, अगर तुम किसी पर जुल्म करोगे तो तुम पर भी जुल्म किया जाएगा, अगर तुम किसी को यूं सरे बाजार रुसवा करोगे तो तुम्हारे घरों में भी ये रुसवाई आएगी, ये जहन में होना चाहिए। अगर हमें अपनी बेटी की इज्जत प्यारी है, उनकी आबरू प्यारी है, तो हमें दूसरे की बेटी को भी अपनी बेटी की नज़र से देखना होगा। और अगर अपनी बीवी, अपनी बहन, अपनी माँ की इज्जत प्यारी है तो दूसरों के बारे में भी हमें वही समझना चाहिए जो हम अपनियों के लिए समझते हैं, और जो हम अपनी बहन बेटी वगैरह के लिए चाहते हैं वही दूसरी के लिए भी चाहें। कहीं ऐसा ना हो कि हमारे यहाँ यहाँ आकर तराजू अलग अलग हो जाए। अगर अलग हो गए तो फिर अपने घर से और अपनी इज्जत व आबरू से भी हमें वो उम्मीद खत्म कर लेनी चाहिए। वो किसी किताब में एक स्टोरी पढ़ी थी, अब हवाला तो याद नहीं है, लेकिन है आम किसी बादशाह की स्टोरी है, बड़ी बरदनाक। बादशाह ने ऐलान करवाया कि मेरी बेटी शहर के लिए जाएगी, बाजार के बीच से गुजरेगी, तो सब अपनी नजरों को नीचे करो, सब अपनी नजरों को नीचे करो। अब लोगों ने नजर नीचे कर ली, अब वो बेटी वहां से गुजर रही है, गुजर रही है, तो एक आदमी था जो बदन के लिहाज से भी बीमार था और कमजोर था, वो आगे बढ़ा और उसने उस लड़की को पकड़ा और वहां सरे बाजार उसका बोसे लिया। ये हरकत उसने कर ली। बादशाह ने ये भी कहा था कि अगर कोई आदमी कुछ करे उसको पकड़ कर मेरे पास लाना है, लेकिन तुमने कुछ कहना नहीं है। अब जब इस आदमी को बादशाह के सामने लाया गया कि सिर्फ इसने ये हरकत की, बाकी किसी ने नहीं की, तो बादशाह की आंखों से आंसू निकले और कहा कि इसकी माँ के साथ इसी जगह पर यही हरकत मैंने की थी जो आज मुझे अल्लाह ने दिखाई। तो इसी वजह से इसमें बहुत ज्यादा एहतियात की जरूरत होती है। हर इंसान ये चाहता है कि उसकी बेटी, उसकी बहन, उसकी माँ इज्जत और अबरू के साथ रहें, उसकी बीवी खुश खुशरंग रहे, इज्जत के साथ रहे, तो उसके लिए लाजमी है कि वो अपनी भी ऐसी हिफाजत करे कि दूसरी औरतों पर उसकी निगाह गलत तरीके से न पड़े। अल्लाह से मेरे पुटाला हो कि कभी अदा करो। سبحان الله شاید کچھ باتیں سخت ہوں لیکن میں اپنی طرف سے کچھ بھی نہیں کہا، صرف جو قرآن میں اللہ نے کہا یا حدیث میں جو اللہ کے رسول نے کہا وہی آپ تک پہنچا رہا ہے۔ تو اگر پہلی دفعہ اس طرح کی باتیں سنی اور کچھ سخت لگی ہوں تو اس کے بارے میں تنہائی میں سوچ لینا کہ جب اللہ اور اس کے رسول ہم صحیح چاہتے ہیں تو یہ کوئی سختی نہیں ہے بلکہ آسانی۔